चाहे कलम जति सुकै मूल्यवान होस् तर त्योभन्दा मूल्यवान तिनै कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाईँ हामी हातेमालो गरौँ, साथ हामी दिनेछौँ। युवा संसारकर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईँका लागि। हरेक हप्ताको बुधबार बेलुकी बीबीसी नेपाली सेवा पछि तमोली एफएम 94.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। फ्याँकिएका प्रत्येक ढुङ्गालाई भगवान् सोच्दथे फ्याँकिएका प्रत्येक ढुङ्गालाई भगवान् सोच्दथे भेटिएका प्रत्येक मानवलाई बलवान् सोच्दथे फ्याँकिएका प्रत्येक ढुङ्गालाई भगवान् सोच्दथे। आज धिक्कार ठान्छु आफैले आफैलाई देखेर आज धिक्कार ठान्छु आफैले आफैलाई देखेर देखिएका ती प्रत्येक युवालाई जवान सोच्दथे। नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको। कार्यक्रम मेरो रचनाको बारेमा भन्नुपर्दा हामी हरेक हप्ताको बुधबार यसै समयमा यहाँहरूको रेडियो सेटमा आउने गर्दछौँ र यस कार्यक्रमलाई यहाँहरूले इन्टरनेटमा दमौली एफएम .org र कार्यक्रमको समाप्ति पश्चात विभिन्न ब्लगहरूमा चिसापानी नेपाल .blogspot.com मोहनबिहानी .blogspot.com र भट्टराई दिवाकर .blogspot.com गएर पनि यस कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। विशेषतः यस कार्यक्रमको बारेमा भन्नुपर्दा हामी यस कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका विभिन्न किसिमका साहित्यिक अनेक विधाहरूलाई हामी समावेश गर्ने गर्छौँ। गजल, मुक्तक, हाइकु, ताङ्का लगायतका विविध किसिमका रचनाहरूलाई, तपाईँका केवल आफ्ना रचनाहरूलाई हामी यस कार्यक्रममा समावेश गर्ने गर्छौँ र आज पनि तपाईँहरूले नै पठाउनुभएका विभिन्न विभिन्न रचनाहरू मसँग आइसकेका छन् र रहेका छन्। ती रचनाहरूलाई मैले क्रमबद्ध रूपमा अगाडि बढाउने नै छु र कार्यक्रमको सुरुवातमा एउटा गजललाई लिन्छु। यो गजल हामीलाई पठाउनु भएको छ नवीन श्रेष्ठ, मोरङका साथी हुनुहुन्छ र अहिले उहाँ हाल मलेसियामा हुनुहुन्छ। उहाँको गजल अबको क्रममा। जति सम्झ्यो विगत उति छाती पोल्दो रहेछ जति सम्झ्यो विगत उति छाती पोल्दो रहेछ नसम्झ्यो आँसु भनी मनलाई पिरल्दो रहेछ जति सम्झ्यो विगत उति छाती पोल्दो रहेछ जति चोट उति घाउ कहिले निको नहुने भो जति चोट उति घाउ कहिले निको नहुने भो खाटो पर्या घाउ पनि समयले खोल्दो रहेछ नसम्झ्यौ आँसु पनि मनलाई पिरल्दो रहेछ जति सम्झ्यो विगत उति छाती पोल्दो रहेछ बाँचुन्जेल सङ्घर्ष यो जिन्दगीको रीत कस्तो बाँचुन्जेल सङ्घर्ष यो जिन्दगीको रीत कस्तो खुसी भन्दा चोट बढी जीवन आफै बोल्दो रहेछ नसम्झ्यौ आँसु पनि मनलाई पिरल्दो रहेछ जति सम्झ्यो विगत उति छाती पोल्दो रहेछ कोही हुन्नन् आफ्नो यहाँ स्वार्थी संसारमा कोही हुन्नन् आफ्नो यहाँ स्वार्थी संसारमा आलो यो चोटहरूमा अझै नुनचुक मोल्दो रहेछ नसम्झ्यौ आँसु पनि मनलाई पिरल्दो रहेछ जति सम्झ्यौ विगत उति छाती पोल्दो रहेछ। निकै मिठो गजल प्रेषण गर्नुभयो नवीन श्रेष्ठ मोरङका साथी अहिले हाल मलेसियामा हुनुहुन्छ, अर्थात् भनौँ हाम्रो देशभन्दा बाहिर हुनुहुन्छ, टाढा हुनुहुन्छ। यति टाढा भएर पनि हामीलाई सम्झनुभयो, कार्यक्रमलाई सम्झनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद नवीनजी। र यहाँका रचनाहरू आगामी दिनमा पनि वाचन गर्दै जान पाइराखौँ हामी यही अपेक्षा गरेका छौँ। र अबको क्रममा भने अर्को एउटा गजल लिन्छु, यो गजल छ नेत्र अविरलजीको, ताप्लेजुङ खोकलिङका साथी हुनुहुन्छ र हाल उहाँ बहरायनमा हुनुहुन्छ। उहाँले पठाउनु भएको गजल अबको क्रममा वाचन गर्छु। गजलभित्र गजल लुकेको हुन्छ यहाँ, गजलभित्र गजल लुकेको हुन्छ यहाँ, थाहै नपाई सिर्जना झुकेको हुन्छ यहाँ। गजलभित्र गजल लुकेको हुन्छ यहाँ, भावना भावना मिलेर शब्द शब्दमा, भावना भावना मिलेर शब्द शब्दमा, अन्तर मनको भाव चुकेको हुन्छ यहाँ, थाहै नपाई सिर्जना झुकेको हुन्छ यहाँ। गजलभित्र गजल लुकेको हुन्छ यहाँ, आफैभित्र पोख्त छ खुलाएर अतीतहरू, आफैभित्र पोख्त छ खुलाएर अतीतहरू, सबै समेटेर पीडाहरू भुकेको हुन्छ यहाँ, थाहै नपाई सिर्जना झुकेको हुन्छ यहाँ। गजलभित्र गजल लुकेको हुन्छ यहाँ, खै म कसरी विश्वास गरौँ आफैभित्र, खै म कसरी विश्वास गरौँ आफैभित्र, आफू आफ्नै आफ्नै आफन्तले थुकेको हुन्छ यहाँ, थाहै नपाई सिर्जना झुकेको हुन्छ यहाँ। गजलभित्र गजल लुकेको हुन्छ यहाँ, भुल्नलाई पिएपछि प्याला प्याला भरि, भुल्नलाई पिएपछि प्याला प्याला भरि, मातै मातमा के फुकेको हुन्छ यहाँ, थाहै नपाई सिर्जना झुकेको हुन्छ यहाँ। गजल भित्र गजल लुकेको हुन्छ यहाँ। सको सुगन्ध कुना कुना चलायो तिमीले, जादु चलायो तिमीले, कुना चलायो तिमीले, वैशाखको सुगन्ध कुना कुना चलायो तिमीले, मुर्दाले पानी एक फेरा शिर उठायो रे, जब फुलबुट्टे चोलीको कुना चलायो तिमीले, जब फुलबुट्टे चोलीको कुना चलायो तिमीले, जब फुलबुट्टे चोलीको कुना चलायो तिमीले, जब फुलबुट्टे चोलीको कुना चलायो तिमीले, हंगामा भो कसम हंगामा भो। बुट्टे जब फुल फुल फुल जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले हंगामा भयो कसम हंगामा भयो सबै प्यासे छन् सागर छेउमै छल्केको छ प्यासे सबै प्यासे छन् सत्य होला अप्सरा नै सत्य होला अप्सरा नै तिम्रै रूपको दास छन् प्यासी बनायो तिमीले दासी बनायो तिमीले माया डोरीले बाँधिने फासी बनायो तिमीले जादू चलायो तिमीले चुना चलायो तिमीले मुर्दाले बनिएको छोरा शिर उठायो रे जब फुल बुट्टे चोलीको ना चलायो तिमीले जब फुल बुट्टे चोलीको ना चलायो तिमीले जब फुल बुट्टे चोलीको ना चलायो तिमीले जब फुल बुट्टे जब फुलबुट्टे चोलीको तुना चलायो तिमीले हङ्गामा भो कसम हङ्गामा भो निकै सुन्दर आवाजलाई जोडेको थिएँ प्रमोद खरेलको आवाजलाई हामीले जोडेका थियौँ र कार्यक्रम मेरो रचनामा छौँ हामी यतिखेर तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने र तपाईँहरूले माया गरेर पठाउनुभएका विभिन्न किसिमका रचनाहरू मैले वाचन गरिरहेको छु थोरै प्रेमको कुरा गर्नुपर्दा अथवा भनौँ प्रेम प्रसङ्गहरूलाई जोड्दा एउटा बब मालेको एउटा भनाइ थियो तपाईँ पहिलोचोटि अथवा भनौँ पहिलो अन्तिम वा एकमात्र प्रेमी तपाईँ कसैको पनि हुन सक्नुहुन्न अथवा कसैको पनि जो कसैको पनि कोही न कोही प्रेमी हुन सक्छन् यसअघि कसैलाई तपाईँ प्रेम गरेको पनि हुनसक्छ र अथवा भनौँ भविष्यमा पनि गएर तपाईँ कसैलाई प्रेम गर्न सक्नुहुनेछ यदि तपाईँ वर्तमानमा कसैलाई प्रेम गर्नुहुन्न भने यदि यो कुराको के अर्थ राख्छ भने प्रत्येक क्षण त्यो व्यक्तिले कसै कसैलाई सम्झिरहन सक्छ तर आफ्नो शरीरको एउटा हिस्सा हृदय अनि तपाईँलाई दिन्छन् अनि जुन ती माया ममतासँगै जोडेर आउने धेरै भावनात्मक सम्बन्धहरू जसले व्यक्तिलाई एउटा दुखी बनाउने गर्छ अथवा आफ्नो प्रेम प्रसङ्गमा अगाडि बढाउनको लागि धेरै सङ्घर्ष गर्नु परेका उदाहरणहरू पनि हामी धेरै व्यक्तिहरूका सुन्ने गर्छौँ र यसरी नै उहाँको भनाइमा एउटा के तुक लुकेको छ भने हरेक व्यक्तिको प्रेम भनेको कुनै एउटा व्यक्तिसँग मात्र हुँदैन र जो कोही व्यक्तिसँग पनि प्रेम हुनसक्छ यो भनाइ थियो बब मालेले राख्नुभएको एउटा विचार थियो र उहाँको भनाइ पनि थियो र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु मसँग धेरै तपाईँहरूले पठाउनुभएका रचनाहरू छन् र यदि तपाईँ पनि हामीलाई विभिन्न माध्यमहरू मार्फत रचनाहरू उपलब्ध गराउन चाहनुहुन्छ भने हाम्रो इन्टरनेट चलाउनुहुने साथीहरूको लागि facebook.com/yumiarrsci अनि त्यस्तै गरेर मेरो रचना र साथसाथमा दमौली एफएमको आधिकारिक पेज दमौली एफएम 94.2 मा पनि यहाँहरूले गएर आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ र कार्यक्रमको ठेगानामा पनि यहाँहरूले आफ्ना चिठी पत्रहरू पठाउन सक्नुहुनेछ कार्यक्रमको ठेगाना भने म कार्यक्रमको अन्त्यमा भन्ने नै छु अबको क्रममा भने सिर्जन श्रीजीले पठाउनु भएको गजललाई जोड्न चाहन्छु कृष्णपुर 2 कञ्चनपुर र हाल उहाँ चाहिँ मलेसियामा हुनुहुन्छ उहाँले हामीलाई धेरै धेरै माया गरेर यस्ता गजलहरू उपलब्ध गराइरहनु भएको छ हामी निकै आभारी पनि छौँ सिर्जन श्रीजीसँग उहाँका यस्ता मिठा मिठा रचनाहरू हामी वाचन गर्न पाइराखेका छौँ यो नै हाम्रो भाग्य हो र उहाँको गजल आउँको क्रममा म वाचन गर्न चाहन्छु। गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू, गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू, आफैलाई आफू जस्तै जाली देख्छन् जालीहरू, गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू, हेपिएर थिचिएर मिचिएर बस्दा बस्दा, हेपिएर थिचिएर मिचिएर बस्दा बस्दा, अर्कैलाई पनि अचेल फाली देख्छन् फालीहरू, सबैलाई आफू जस्तै जाली देख्छन् जालीहरू, गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू, पद झर झैँ जिन्दगीको सारा बहाव झरे पनि, पद झर झैँ जिन्दगीको सारा बहार झरे पनि, लह लह फुल्ने फुलमा डाली देख्छन् डालीहरू, सबैलाई आफू जस्तै जाली देख्छन् जालीहरू, गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू, दुना र टपरीहरू भोक भोकै रोए पनि, दुना र टपरीहरू भोक भोकै रोए पनि, व्यञ्जनले भरिएका थाली देख्छन् थालीहरू, आफैलाई आफू जस्तै जाली देख्छन् जालीहरू, गङ्गालाई पनि फोहोर नाली देख्छन् नालीहरू। निकै मिठो गजल। वास्तवमा आफूले आफैले जस्तो देख्छन् मान्छेहरू, सायद यही कुरालाई इङ्कित गर्दै हुनुहुन्थ्यो कि गजलमा, हामी यो अनुमान लगाउन सक्छौँ सृजनश्रीजीको यो गजलमा। हरेक व्यक्ति जो कोही किन नहोस् आफूले आफै जस्तो देख्छ, सायद यसैले नै कोही जालीहरू आफूले आफैलाई जाली जस्तो देखेका छन्, र कोही त्यस्ता थालीहरू पनि छन् जो थालको पछाडि लाग्छन् अथवा भनौँ खानाको पछाडि लाग्छन् र उनीहरू थाली नै देखिरहेका छन्, आफ्नो भागमा के पर्यो यही मात्र उनीहरू हेरिरहेका छन्। निकै मिठो गजल हामी वाचन गरिसकेका छौँ। अबको क्रममा भने म मुक्तकलाई जोड्न चाहन्छु। यो मुक्तक हामीलाई प्राप्त भएको छ बालकृष्ण भट्टराई पिँढी खोला सेङ्जा हाल दुबई प्रदेशबाट हामीलाई सम्झाउनु भएको छ। निकै आभारी छौँ हामी बालकृष्ण भट्टराईजीप्रति पनि। सिन्दूर हुन्छ पोती हुन्छ चुरा हुन्छ तिम्रो, सिन्दूर हुन्छ पोती हुन्छ चुरा हुन्छ तिम्रो, भाग्यमानी कन्याहरूमा कुरा हुन्छ तिम्रो, सिन्दूर हुन्छ पोती हुन्छ चुरा हुन्छ तिम्रो, समयमै आँखा खोली साँचो माया लगाऊ, समयमै आँखा खोली साँचो माया लगाऊ, कृष्ण मार्फत सारा रहर पुरा हुन्छ तिम्रो, सिन्दूर हुन्छ पोती हुन्छ चुरा हुन्छ तिम्रो। निकै निकै मिठो मुक्तक वाचन गरे बालकृष्ण भट्टराईजीको। अर्को पनि उहाँको मुक्तक छ, भइगयो अब नजिक नाउ भूल हुन सक्छ, भइगयो अब नजिक नाउ भूल हुन सक्छ, काँडा भनी हेला गर्यौ फूल हुन सक्छ, भइगयो अब नजिक नाउ भूल हुन सक्छ, छोडेपछि तिमीले जन्ती ठानी नहेरा भो, छोडेपछि तिमीले जन्ती ठानी नहेरा भो, मेरो लासमा मलामीको हुल हुन सक्छ, काँडा भनी हेला गर्यौ फूल हुन सक्छ, भइगयो अब नजिक नाउ भूल हुन सक्छ। निकै मिठो मुक्तक हामी वाचन गऱ्यौँ बालकृष्ण भट्टराईजीको। निकै निकै मिठा मिठा यस्ता रचनाहरू हामीसँग अझै बाँकी नै छन्। अबको क्रममा भने यहाँहरूको माझमा राख्न चाहन्छु अलङ्कार एल्बमबाट कहर पुरानो मधु शास्त्रजीको शब्द अनि सङ्गीत सन्तोष श्रेष्ठ र आवाजमा निशा देसारको यो सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि। मोटा साङ्गीतिक विश्रामपछि पुनः स्वागत छ। अलङ्कार एल्बमबाट कहर पुरानो निकै सुमधुर आवाजलाई जोडेको थिएँ यहाँहरूको माझमा। र वास्तवमा के तपाईँ कहिल्यै प्रेममा पर्नु भएको छ? भयानक हुनसक्छ, होइन त? तपाईँले तपाईँलाई साह्रै नाजुक बनाउन सक्नुहुन्छ, अथवा भनौँ कतिपय साथीले बनाउनु पनि भएको छ। यसले तपाईँको छाती खोलिदिन्छ अनि तपाईँको हृदय उघार्छ, र यसको मतलब कोही त्यहाँभित्र पसेर तपाईँलाई भद्र गोल पारिदिन सक्छ। निल गाइम्यानको यो भनाइ थियो। त्यसैले पनि हरेक व्यक्तिले हरेक व्यक्तिहरूलाई प्रेममा पारेको हुन्छ, अथवा भनौँ माया गरिराखेको हुन्छ, जो कुनै बेला प्रेमी नै किन नहोस् अथवा आफन्त अरू नै किन नहोस्। र हामी छौँ कार्यक्रम मेरो रचनामा। तपाईँका रचनाहरू सँगसँगै विभिन्न किसिमका गन्थन मन्थनको साथमा हामी करिब करिब 10 बजेसम्म यहाँहरूसँग रहेर, यहाँहरूले पठाउनु भएका रचनाहरूसँग रहेर यो समयलाई हामी व्यतीत गर्नेछौँ। र अबको क्रममा भने एउटा गजललाई लिन्छु। यो गजल छ पल्ली मगर मिजा लिहुक डाँडा 5 चापा भन्ज्याङ सेङ्जाका साथी हुनुहुन्छ, उहाँले पठाउनु भएको गजल। अबको क्रममा म वाचन गर्छु। जुवामा हात हालिन्छ दाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर, छड्के नजर हानिन्छ भाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर। बचपना देखेर गुणको चाल पाइन्न, बचपना देखेर गुणको चाल पाइन्न, नाल सालको भ्यौ पाइन्छ माउ देखेर, छड्के नजर हानिन्छ भाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर। जहाँ पायो त्यहीँ उग्र व्यवहार गरिन्न, जहाँ पायो त्यहीँ उग्र व्यवहार गरिन्न, आवश्यक परे गरिन्छ ठाउँ हेरेर, छड्के नजर हानिन्छ भाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर। चाहना मात्र हेरेर हुन्न हेर दौतरी, चाहना मात्र हेरेर हुन्न हेर दौतरी, जुत्ताको आकार रोजिन्छ पाउ हेरेर, छड्के नजर हानिन्छ भाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर। गरिबहरू ठगिन्छन् हरेक अस्पतालमा, गरिबहरू ठगिन्छन् हरेक अस्पतालमा, सेवाको मोल तोकिन्छ घाउ हेरेर, छड्के नजर हानिन्छ भाउ हेरेर, जुवामा हात हालिन्छ दाउ हेरेर। निकै सुमधुर गजल। वास्तवमा गुण हेरेर मूल्यको एउटा मापन गर्ने चलनलाई हामी सम्झन्छौँ, हामी सम्झन्छौँ छड्के नजर हानेर भाव हेर्ने ती कुराहरूलाई, अथवा भनौँ जुवामा हात तब मात्र हालिन्छ जब दाउ हेरिन्छ, किनकि जुन दाउ आफूलाई फाप्दैन भने त्यो दाउ आफूले किन रोज्नु। निकै सुमधुर गजल वाचन गरे पल्ली मगर मिजा लिहुक डाँडा 5 चाप भन्ज्याङ सेङ्जाका साथीको रहेको थियो। धेरै धन्यवाद यहाँलाई मिठो गजल हामी माझसम्म पुर्याउनु भयो त्यसको लागि। अबको क्रममा भने एउटा मुक्तकलाई जोड्छु फेरि पनि। टिआर गौतम रायपुर 4 गौतम टुल तनहुँका साथी हुनुहुन्छ, उहाँले पठाउनु भएको मुक्तक अबको क्रममा म वाचन गर्छु। जहाँ जे पाउँछु मैले खान्छु भन्छिन् उनी, जहाँ जे पाउँछु मैले खान्छु भन्छिन् उनी, जहाँ पाउँछु त्यहाँसम्म जान्छु भन्छिन् उनी, जहाँ जे पाउँछु मैले खान्छु भन्छिन् उनी। दुई चार रात सँगै काट्ने साथी चाहियो रे, दुई चार रात सँगै काट्ने साथी चाहियो रे, सहरतिर पसेपछि छोराकै बाउ जान्छिन् भन्छिन् उनी, जहाँ पाउँछु त्यहाँसम्म जान्छु भन्छिन् उनी, जहाँ जे पाउँछु मैले खान्छु भन्छिन् उनी। गजल होइन कि मुक्तक पठाउनु भयो टिआर गौतम रायपुर 4 गौतम टोलका साथी, यहाँलाई धेरै धेरै धन्यवाद मुक्तक पठाइदिनु भयो त्यसको लागि। धेरै साथी हुनुहुन्छ, कतिपय साथीहरूले हामीलाई यस्ता रचनाहरू पनि उपलब्ध गराउनुहुन्छ कि जो कोसिसको क्रममा हुनुहुन्छ र लेख्दै पनि जानुहुन्छ। हामी सम्मान गर्छौँ ती कोसिसमा रहनुभएका ती सम्पूर्ण साथीहरूलाई। तपाईँ कोसिस नै गर्नुहुन्न भने तपाईँको ती रचनाहरूमा निखारता कहिल्यै आउँदैन। त्यसैले पनि तपाईँ कोसिस गर्नुहोस्, तब मात्र तपाईँका ती शब्दहरूमा ती रचनाहरूमा निखारता आउँछ। अबको क्रममा अर्को मुक्तकलाई जोड्छु। सन्तोष फन्टु परिवर्तन रिस्ती तिन हाल काठमाडौँमा हुनुहुन्छ, उहाँको मुक्तकलाई जोड्छु अबको क्रममा। घुसखोर नाइकी भए अख्तियार गयो, घुसखोर नाइकी भए अख्तियार गयो, नेपाल नै हो रे त पहिला बिहार कता गयो, घुसखोरे नाइकी भए अख्तियार कता गयो, शान्ति पुनस्थापनाका कुरा गर्छन् खुब कोही, शान्ति पुनस्थापनाका कुरा गर्छन् खुब कोही, निर्दोषलाई छप्काएको हतियार कता गयो, नेपाल नै हो रे पहिला बिहार कता गयो, घुसखोरे नाइकी भए अख्तियार कता गयो। निकै मिठो रचना मुक्तक वाचन गरे सन्तोष फन्टु परिवर्तन रिस्ती तिनका साथी अहिले हाल काठमाडौँमा हुनुहुन्छ। निकै मिठा मिठा रचनाहरू उहाँले पनि गर्नुहुन्छ। र अर्को रचनालाई अबको क्रममा फेरि पनि जोड्छु। यो पनि रहेको छ मुक्तक, सायद यो मुक्तक कार्यक्रमको अन्तिम मुक्तक पनि हुनसक्छ। यो मुक्तक रहेको छ मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका साथी हुनुहुन्छ, उहाँको मुक्तकलाई अबको क्रममा म जोड्छु। रङ्गीन मेरो जीवन सादा नबनाऊ तिमी, रङ्गीन मेरो जीवन सादा नबनाऊ तिमी, बारम्बार मेरा लागि बाधा नबनाऊ तिमी, रङ्गीन मेरो जीवन सादा नबनाऊ तिमी, उसै त घाइते भएको धेरै भइसक्यो को छ हेर, उसै त घाइते भएको धेरै भइसक्यो छ हेर, मेरो मुटु चिरेर अझै आधा नबनाऊ तिमी, निकै मिठो मुक्तक वाचन गरे मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका साथीको। र हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइसकेका छौँ। यहाँहरूसँगै यहाँहरूका रचनाहरू वाचन गर्दा गर्दै हामी कार्यक्रमको अन्तिम अन्तिम छेडमा आइरहेका छौँ। र तपाईँ पनि यस कार्यक्रममा आफ्ना रचनाहरू वाचन होस् भन्ने चाहनुहुन्छ भने तपाईँ यस कार्यक्रममा रचनाहरू उपलब्ध गराउनको लागि म फेरि पनि भन्छु, इन्टरनेट चलाउनुहुने साथीहरूको लागि www.facebook.com/yumiarocne मेरो रचना, र त्यस्तै गरेर चिठी पत्र पठाउनुहुने साथीहरूको लागि कार्यक्रमको ठेगाना रहेको छ। कार्यक्रमको ठेगाना हो कार्यक्रम मेरो रचना, दमोली एफएम 94.2 MHz, व्यास 2 बालमन्दिर चोक दमोली तनहुँको ठेगानामा तपाईँ पत्र कोरेर पठाउन सक्नुहुनेछ। र जति पनि साथीहरूले कार्यक्रमको निम्ति हामीलाई रचनाहरू उपलब्ध गराइदिनु भयो, कतिपय साथीहरूले हामीलाई पत्र मार्फत रचनाहरू उपलब्ध गराइदिनु भयो भने कतिपय साथीहरूले हामीलाई इन्टरनेट मार्फत आफ्ना रचनाहरू उपलब्ध गराइदिनु भयो, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमलाई यतिन्जेलसम्म जति पनि साथीहरूले सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद टक्राउँदै ब्याकग्राउन्डमा बजिरहेको छ नरेन्द्र प्यासीको आवाजमा रहेको माया ओ माया, निकै सुमधुर साङ्गीतिक आवाज सँगसँगै अर्को सातासम्मको लागि बिदा दिनुहोस्। शुभरात अनि शुभ सपनी, नमस्कार। संसार मेरो जिंदगी हो तिमी, तिमी। मेरो संसार मेरो जिंदगी हौ तिमी मेरो जिंदगी हौ तिमी